अनि तपाईँलाई माग्न आउने केटा चाहिँ निराश भएर गा होला, तपाईँले चाहिँ अर्कैलाई जीवन दिन्छु भन्दाखेरि यस्तो भयो है? अरूको जीवन बचाउँछु भन्दा मेरो जीवन नै गयो, अरूको लागि गर्छु भन्दा आफ्नै जीवन बर्बाद हुँदो रहेछ। त्यही त, तपाईँ यसपालिको साउन संक्रान्तिको पनि तपाईँलाई चाड आएन, अब तिज आउँदैछ, त्यो तिज पनि आउँदैन तपाईँलाई, तपाईँलाई जिन्दगी भर सबै चाड पर्व खुसीहरू खोसी दिए है उनले। हजुर, यो तिज आउँदा त झन् धेरै सम्झिन्छौँ उनलाई, किनभने तिजको दिन ए रामेना नआए कि भन्नुहुन्छ, जस्तो कि नजिकै भए जस्तो भने भए जस्तो गरेर रामेना किन नआए कि भनेर कुरा गर्नुहुन्थ्यो मलाई। तपाईँहरूको मिलन होला भन्ने आशा छ तपाईँलाई अब? आशा छ, धरती गोलो छ, एक दिन अवश्य भेट हुन्छ। आज म यस्तो पनि म भोलि पर्सि मेरो म आफ्नै खुट्टामा उभिन जान्छु, जब म आफ्नै खुट्टामा उभिन्छु तब म उनकै घरमा जान्छु। संसारभर जहाँ भए पनि जानुहुन्छ होइन? हजुर, म जान्छु, म उसलाई छोड्दिनँ, किनकि मेरो जिन्दगी बर्बाद भएपछि म उसलाई किन छोड्छु? कसैको जिन्दगीसँग खेलवाड गर्ने कसैको अधिकार हुँदैन। अनि तिन चार महिनाको बसाइमा कतै तपाईँलाई उहाँले कुनै उपहार त दिएर जानु भएको छैन? हजुर, उपहार छैन। अब चिनो भन्नु उहाँको केही रहेन होइन त? केही पनि रहेन, अब भए नै टाढो जानु भयो, केही पनि छैन, खालि सम्झना रह बाँकी होइन त? हजुर, सम्झिने। ल त म एउटा गीत सुनाइदिन्छु है त। सङ्गीताजी, फुटोल लडेर राख्नुभयो होइन, तपाईँ आफू पनि त सचेत हुनु पर्थ्यो नि त, किनभने यसरी छोडेर जाँदैछ, मलाई अलपत्र पार्ला, ऊ ठुलो जात बनाउँदो, म सानो जात बनाउँदो, भोलि म अलपत्र पर्न सक्छु भन्ने खालको सोच्नु भएन तपाईँले? सोचे थिएँ, मैले भने थिएँ, अनि त्यसपछि उहाँले फेरि उहाँको नागरिकता पनि बनेको रहेनछ, त्यसपछि म घर गएर नागरिकता बनाएर आउँछु, नागरिकता बनाउनु पर्यो, यदि तिमी मसँग रहने भने फेरि नागरिकता बनाइदिनु हुन्न बाबा मम्मीले भन्नुभयो, त्यसपछि नागरिकताको लागि जान्छु, म तिमीलाई छोड्दिनँ, तिमीलाई छोड्यो भने त मेरो जिन्दगी बर्बाद हुन्छ, म तिमी बिना त बाँच्न सक्दिनँ भन्ने धेरै कुराहरू गर्नुभयो। अनि त्यसपछि मैले सोचेँ ठिकै छ, मान्छेको विश्वासै नै हो, अब ऊ भित्र त पस्न सकिँदो रहेनछ, बाहिरैबाट अझै बुझ्ने हो, त्यही भएर मैले ठिकै छ हुन्छ जानुहोस् भनेर पठाएको। सल्लाहले पठाउनु भयो लाउर जान भनेर होइन, आखिरीमा चाहिँ सम्पर्क विहीन भएर तपाईँलाई अलपत्र पारिदिनु भयो? लाउर जान भन्दा नि जान्छु बुटोल जान्छु भनेर जानुभएको, त्यसपछि अङ्कलले उहाँलाई लडेर जानको अङ्कलसँग जानुभएको, उहाँ अङ्कल आउनुभयो, अङ्कलले लैजानु भयो भन्दै हुनुहुन्थ्यो, भनेपछि छ महिना नपुग्दै छुट्टी पाटी भयो। आखिर हामीले यति धेरै घटनाहरू तपाईँहरूलाई सुनाउँछौँ ओजेल खबरबाट होइन, गैर दलित र दलित युवा युवती बीचको प्रेम सम्बन्धमा कैयौँ अप्ठ्यारो आइरहेको छ, कैयौँको सम्बन्ध छुट्टिएको छ, त्यसप्रति किन सचेत हुनुहुन्न तपाईँहरू? हेलो, हजुर, सचेत हुँदा हुँदै पनि खै के हुँदो रहेछ, अब मलाई त पुरा ढाँट्नु भएको रहेछ। यदि खत्री हो भन्ने कुरा थाहा भए मैले बिहे नै गर्ने थिएन, उहाँसँग जाने नै थिएन। मलाई त आफै विश्वकर्मा हो भन्नुभयो, त्यही भएर पनि मलाई केही जस्तो पनि लागेन। ठिकै छ, आफ्नै जात रहेछ, आखिर बिहे भागेर पनि मागेर पनि गरिँदो रहेछ। ठिकै छ, यदि उसले मलाई यति धेरै माया गर्छ भने किन छोड्नु भनेर म गएको। अब के भनौँ म। भनेपछि खत्रीको छोरा विश्वकर्मा बनेर तपाईँको जवानीसँग खेल्ने दाउ मात्रै रहेछ होइन उहाँको, त्यही त बुझियो नि होइन? हजुर, यही नै बुझियो। उसको चरित्र चाहिँ एकदम खराब छ, सायद त्यही भएर नै होला किन मेरो जिन्दगीसँग खेलवाड गरेको। उसले पनि त आफ्नो दिदी बहिनी सम्झन पर्ने, आफ्नो दिदी बहिनी पनि त होला नि उसको। उसको दिदी बहिनी बिग्रिनु र म बिग्रिनुमा के फरक थियो र? उहाँ बाबा मम्मीले पनि बुझ्नु हुँदो रहेनछ, दाईहरूले पनि बुझ्नु हुँदो रहेनछ, दाईहरूले पनि थाहा छ, सबैलाई थाहा छ, तर पनि होइन छैन भनेर ढाकेर लुकाउनु भएको छ। अनि तपाईँको बुवा आमाले यो कुरा थाहा पाउनु भएको छ कि छैन? थाहा पाउनु भएको छैन, इन्डिया छ भन्ने कुरा थाहा छ, बाबा मम्मीलाई कसैलाई पनि भनेको छैन मैले। कहिलेदेखि सम्पर्क बिन हुनुभयो उहाँ? पाउनमा मलाई छोड्नु भएको, पाउनमा क्लियर छोड्नु भएको, त्यसपछि कन्ट्याक्ट बिन भन्नु भएको, इन्डियाबाट मिस कल गर्नु भएको थियो, त्यसपछि मैले फोन गरेको केही दिनपछि हराउनु भएको। यसरी चाहिँ अन्धो प्रेम गर्छन्, अब फेसबुकका भरमा, तपाईँको मोबाइलको भरमा देख्नु भेट्नु केही छैन, के भन्न चाहनुहुन्छ? म त सबै साथीहरूलाई के भन्न चाहन्छु भने कि त राम्रोसँग को हो, कस्तो हो, के हो भनेर माया गर्ने, नै भने बाबा मम्मीले जस्तोसँग दिनुहुन्छ त्यस्तैसँग बिहे गर्नुपर्छ भन्न चाहन्छु। पहिला माग्न आएको केटालाई फुत्काइहाल्नु भयो, अब तपाईँलाई बल्ल चाहिँ चेता आयो। हजुर। अनि दस क्लासमा पढ्दै हुनुहुन्छ, लभ चाहिँ सुरु भइसक्यो रहेछ, बाधा पर्दैन एसएलसी परीक्षामा? त्यही बाधा पुगेर धेरै टेन्सन भएर हजुरलाई फोन गरेको, एकदमै धेरै बाधा पर्यो मलाई, जति बेला नि मलाई त्यही टेन्सनले सताइरहन्छ, त्यही भएर हजुरलाई कल गरेको। तपाईँको बारेमा हामीले खबर मात्र होइन, हामीले प्रत्यक्ष व्यक्तिगत रूपमा पनि सहयोग गर्नेछौँ, नआत्तिनुहोस्। त्यसरी कति दिन भाग्न सक्लान् र ती युवा होइन, तपाईँ सम्पर्कमा आउनुहोला, हामी तपाईँलाई भरपूर सहयोग गर्नेछौँ र अलपत्र पर्न दिने छैनौँ है त। हुन्छ। अनि मलाई यो गाउँ अनि बाबा मम्मी कति टेन्सन हुन्छ, कति तनाव हुन्छ, कस्तो मान्छेले नबुझेको कुरा, कति हिजोसम्म त तिमी बिना मरिहाल्छु भन्ने मान्छेले आज मलाई यति ठुलो घात गरेर जाने, यही यो मान्छेको चरित्र भन्न चाहन्छु उसलाई। पक्कै पनि तपाईँको जोडीले यो खबर सुन्नुहुन्छ, उहाँलाई अतीतका कुराहरू सम्झाएर कमसेकम केही भनिदिनुहोस् न, आउनुहुन्छ कि? म त के भन्न चाहन्छु भने त्यो पहिला रात 10 बजेदेखि 11-12 बजेसम्म कुरा गरेका पलहरू, अनि बोतलमा बस्दाको पल, सँगै बसी एउटै थालमा खाँदाको पल, तिनीहरू सम्झेर भए पनि आउनुहोस् भन्न चाहन्छु। के भन्ने गर्नुहुन्थ्यो तपाईँलाई र तपाईँले उहाँलाई के भन्ने गर्नुहुन्थ्यो? हुन्छ नि आफ्नो मायालु बेग्लै नाम। मैले उहाँलाई केही पनि भन्ने माया गर्थेँ। हजुर। नानु भन्थे हजुर, उहाँले मलाई काली भन्नुहुन्थ्यो। नानु र काली, मान्छेको मन है कति छिटो बदलिन्छ है? बदलिँदो रहेछ मान्छेको मन, मौसम जस्तो परिवर्तन हुँदो रहेछ, कसैलाई थाहा हुँदो रहेछ, मान्छेको जिन्दगी हावाहुरी जस्तो हुँदो रहेछ। आज म कस्तो थिएँ, कुन थिएँ, आज मलाई कुन अवस्थामा लिएर छोडेँ, सबैले मान्थे मलाई, म सधैँ राम्रो, पढाइमा पनि राम्रो, सबै गाउँसम्मले एकदमै मान्थे मलाई, आज यस्तो होले भन्दा कसैले सोचेको पनि थिएन मलाई यो अवस्थामा लिएर छोड्ने। ठिकै छ, छरीको खुसी त मिल्ला तपाईँलाई, तर जिन्दगी भरको बाधक हुनेछ तपाईँलाई, कहिले पनि सुख पाउनु हुने छैन मेरो यो अन्तर हृदय, रुँदै रुँदै रात बित्छ मेरो, तपाईँलाई सम्झी सम्झी अरू त के छ। निकै पनि दुख छ, म पनि निकै भावुक भए तपाईँको कुरा सुन्दा। मैले जस्तो माया कसैले नगरोस् र यो घात गर्ने माया पनि कसैले कसैलाई नदियोस्, बरु माया चाहिँ नगरोस् कसैले, तर यस्तो बिच बाटोमा लिएर अलपात्र पार्ने माया कसैले पनि नगर्न चाहन्छु। न कसैलाई भन्न भएको, न बाउलाई गुहार्न भएको, न आमालाई दाजुभाइलाई कसैलाई गुहार्न भएको, कति अप्ठ्यारोमा पर्नु भयो है? म त एकदमै अप्ठ्यारोमा परेछु, न त कसैलाई भन्न सक्छु, न त साथीहरूलाई भन्न सक्छु, न घरकोलाई भन्न सक्छु, कसैलाई पनि भन्न सक्दिनँ। म मेरो साथी भनेको पनि कोही छैन, यदि साथीलाई भन्नु भने पनि झन् खराब हुन्छ जस्तो लाग्छ, इन्सल्ट गर्छ कि जस्तो लाग्छ, किनकि हिजोसम्म मैले चाहिँ कसैलाई माया नगर, मायामा घाट हुन्छ, माया नगर भनेर सम्झाउने मान्छे, आज आफै माया गरेर भागेको मान्छे, अरूलाई आफ्नो व्यथा सुनाउन पनि नसक्ने अवस्थामा छु म। तर यो माया भन्ने चिज अचम्मको रहेछ है, तपाईँको छुटेर पनि झन् सताइरहन्छ है माया भन्ने चिजले है? बरु हुँदा त्यति नहुँदो रहेछ, बिचो हुँदा धेरै पोल्दो रहेछ, आगोले भन्दा नै बढ्दो पोल्दो रहेछ। हुन्छ सङ्गीताजी, तपाईँको यो खबर सुनेर अरू दलितका चेलीहरू पनि सचेत हुन्, बुझेर सम्झेर एकदम गहिरिएर मात्रै माया प्रेम गाँस्नु होला होइन, भविष्यलाई ख्याल राखेर, किनभने यस्ता घटनाहरू धेरै घटेका छन्, विशेष गरेर यस्ता घटनाहरूमा दलितका चेलीहरू मात्रै बढी फस्ने गरेका छन्, यसप्रति सबै सचेत हुन् भन्दै अहिले तपाईँको यो अधुरो माया प्रेमको कथा पिट मार्न चाहन्छु है त। हस् नमस्ते, एक दिन अवश्य भेट हुन्छ, आज म यस्तो पनि म भोलि पर्सि मेरो म आफ्नै खुट्टामा उभिन जान्छु, जब म आफ्नै खुट्टामा उभिन्छु तब म उनकै घरमा जान्छु। अब बिदा माग्नु पूर्व पत्राचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे 98 570 61 530 सूचित गर्नुहोला। हवस् त, यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि विधिमा साथ दिने साथी तुलसिंह रणापछाईलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।